कै सँग छोडी वैगुनीली छोडी मसँगको माया प्रीति अरकै सँग जोडी जुटा जुटा आसुवा सन्धिएर गइछौ त अरकैलाई लिएर निस्कुरीले छोड्यो निस्कुरीले छोड्यो मसँगको माया प्रीति अरकै सँग जोड्यो आसुवा सन्धिएर वैगुनीले छोडी मसँगको माया प्रीति अरकै सँग जोडी गरेर फसाई दुनियाको सामुने हँसाई वैगुनीले छोडी वैगुनीले छोडी मसँगको माया प्रीति अरकै सँग जोडी वैगुनीले छोडी मसँगको माया Oh, no. बैगुनीले छोडी मसँगको माया प्रीति अरकैसँग छोडी ओके बाज पापिनी रनकै पछि लागेर मातिनी बैगुनीले छोडी बैगुनीले छोडी मसँगको माया प्रीति अरकैसँग छोडी बैगुनीले देउराली म्युजिक प्रालीको प्रस्तुतिमा शोभाखर भट्टराई र रूपा भण्डारीको सुमधुर स्वरमा शोभाखर भट्टराईको शब्द तथा लयमा संकलित भाका बैगुनीले छोडी अब तपाईँको बजारमा सुर शोभाखर भट्टराई र रूपा भण्डारी शब्द तथा लय सृजना शोभाखर भट्टराई एरेन्ज एमन खनाल पीआरबीटी महिला आवाजको लागि 6054526 पुरुष आवाजको लागि 6054527 सुपा देउराली म्युजिक कम्पनी मार्फत सर्वत्र बजारमा उपलब्ध छ प्रतिक्रिया तथा जिज्ञासाको लागि प्रबन्धक एमन खनाल 98490404 कलाकारिता क्षेत्रमा उदयमान सर्जकहरू शोभाखर भट्टराई र रूपा भण्डारीको संयुक्त साङ्गीतिक लोकदोहोरी भाका बैगुनीले छोडी सर्वत्र बजारमा उपलब्ध छ।